नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो हो कार्यक्रम लोक झन्कार। हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको यो बसाई तय गर्नका लागि हामी उपस्थित हुने गर्दछौँ। यो बसाईमा तपाईँलाई लोक संगीतका विविध पाटोहरूका विषयमा जानकारी दिने गर्दछौँ र स्वयं रूप आज पनि हामी उपस्थित भएका हौं यो बसाईलाई लिएर। आज शुक्रबारीय श्रृंखलामा हामी तपाईँलाई लोक संगीतका विविध पाटोहरूमाथि जानकारी दिने गर्दछौँ। लोक संगीतका पुरातात्विक धरोहरहरूलाई कार्यक्रममा प्रस्तुत गर्ने गर्दछौँ। शुरूआतमा एउटा भाका सुनौ, यो भाकापछि तपाईँलाई विविध जानकारीहरू कार्यक्रममा म पस्कनेछु। Yeah. काले दाई हुने भए किन गोरु चाहियो, ठेट नेपाली शब्दहरूको प्रयोगमा यो भाका अगाडि आयो र मैले एक हप्ता अगाडिको कार्यक्रममा मात्रै शुक्रबारकै श्रृङ्खलामा जानकारी दिएको थिएँ। पशुपति शर्माले अब क्रिकेट सम्बन्धी गीत गाउँदैछन्, क्रिकेट खेलाडी बन्दैछन् गीत मार्फत भनेर, र यो साता मात्रै बजारमा आयो यो भाका र तपाईँलाई जानकारी पनि अगाडि बढाउन पाइयो। यही बिचमा कार्यक्रम लोक झन्कार तपाईँ सुनिरहनु भएको छ, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको यो ध्वनि तरङ्गमा, र हामीले यो शुक्रबारको श्रृङ्खलामा लोकसङ्गीतका विविध पाटोहरूको बारेमा जानकारी, साथमा बजारमा लोकसङ्गीतको क्षेत्रमा के भइरहेको छ विविध जानकारीहरू लिएर आउने गर्दछौँ। स्वयंरूप आज पनि हामी यस कार्यक्रममा लोकसङ्गीतका विविध जानकारीहरूका साथमा उपस्थित भएको कुरा मैले तपाईँलाई सुरुवातमै जानकारी गराइसकेको छु। विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। लोक साहित्यका विभिन्न विधा उपविधा मध्ये लोकगीत एउटा महत्त्वपूर्ण विधा हो। अङ्ग्रेजीमा फोक लिटरेचरको समानार्थी रूपमा नेपाली लोक साहित्य शब्दको प्रचलन हुने गरेको छ। यसको अर्थ जनसाधारणले मौखिक परम्पराबाट रच्दै र हुर्काउँदै ल्याएको साहित्य भन्ने बुझिन्छ। लोकजीवनका तिता मिठा अनुभूतिहरूको त्यो सहज अभिव्यक्ति जहाँ शास्त्रीय बन्धन र कलात्मक सचेतना हुँदैन, त्यो नै लोक साहित्य हो। मैले तपाईँलाई लोक साहित्यको बारेमा केही जानकारी अगाडि बढाएँ कार्यक्रम लोक झन्कार अन्तर्गत रहेर, लय वा भाका प्रदान भएर बाणीका रूपमा अभिव्यक्त भएको हार्दिक अनुभूति नै गीत हो। जब लोकले आफ्ना विरह वेदना सौन्दर्य तथा श्रृङ्गार भागलाई सहज र स्वाभाविक पाराले उन्मुक्त स्वर लहरीमा पोख्दछ, त्यसले लोकगीतको संज्ञा पाउँछ। शिक्षा लोकगीतको शत्रु हो भन्ने किट्रिजको भनाइअनुसार लोकगीत अशिक्षित समाजमा अझ बढी फस्टाउँछ भन्ने पनि तर्क गरिन्छ। तर हामीले एउटा बुझ्नुपर्ने कुरा के छ, लोकसङ्गीतको बारेमा हामीले चर्चा परिचर्चा गरिरहँदाखेरि नेपाली समाज र नेपालको परिवेश एउटा विविध खालको रहेको पाइन्छ। यहाँ धेरै पुरातात्विक कुराहरू, साथमा पर्यटकीय स्थल लगायतका धेरै कुराहरू, यहाँका आफ्नै चाडबाड, यहाँका स्थिति, त्यस्तै संस्कृतिहरू धेरै रहेका छन् र यो संस्कृतिमा विविध पाटोहरूलाई लोकसङ्गीतले समाएको छ। यो संस्कृति बचाउनका लागि पनि लोकसङ्गीत अझ अगाडि बढेको छ। त्यसैले पनि लोकसङ्गीतको एउटा छुट्टै विशिष्ट पहिचान हाम्रो समाजमा भएको हो कि जस्तो हामीले अनुमान गर्न सक्दछौँ। जस्तै मानौ महिला दिदीबहिनीहरूको महान चाड तीज नजिकिन्छ, सम्पूर्ण चेलीबेटीका दुःख वेदनाहरू लोक भाकाले नै तीजको गीतको रूपमा उकाल्छ। त्यस्तै दसैँ आउँछ, तिहार आउँछ, लाउरेहरू, परदेशीका कुराहरू, साथमा विविध सम्पूर्ण कुराहरू, हाम्रो समग्र हामीले समाजमा देखेका भोगेका कुराहरू नै लोकसङ्गीतको विषयवस्तु हुने गर्दछ। त्यसो त त्यो विषयवस्तुभन्दा टाढा रह्यो भने त्यो भाका लोक भाका बन्न सक्दैन, किनकि लोकहरूको माझमा जे कुरा रहिआएको छ, जे कुरा विद्यमान छ, त्यही कुरालाई नै लोकसङ्गीतले उठाउनु पर्ने हुन्छ। त्यसरी उठायो भने बल्ल लोकसङ्गीत लोकसङ्गीत बन्न जान्छ वास्तवमा, र स्वयं रूप नै लोकसङ्गीतका भाकाहरू बजारमा आउने गर्दथे। तर पछिल्लो समयमा यसको बुझाइ अलिकति फराकिलो हुँदै गएको छ, यो परिवर्तन हुँदै गइरहेको छ। चाहे लोक सङ्गीतमा प्रयोग हुने बाजाहरूका कुरा हुन्, चाहे म्युजिक भिडियोमा प्रयोग गरिने जुन कपडाहरूका कुराहरू हुन्, यी कुराहरूमा भने अलिकति कतिपयले समयको माग अनुसार बदलिएको कुरा भन्ने जानकारी छ, भने कतिपयले यो लोकसङ्गीतको नाममा भित्रिएको विकृति हो भनेर पनि चर्चा परिचर्चा गरिरहनु भएको छ। यद्यपि यो विकृति हो अथवा समयको माग हो यो भने भोलिका दिनले पक्कै पनि देखाउनेछ। यहाँनिर हामीले केही चर्चा लोकसङ्गीतको गऱ्यौँ। यति बेला अर्को एउटा भाका अगाडि सार्छौँ। यो भाकासँगै एकैछिन विश्राममा जानेछौँ। विश्रामपछि फेरि पनि आउनेछौँ तपाईँहरूको माझमा कार्यक्रम लोक जानकारमा।

तिमीले पनि मेरो सुचकै कुरा गरेको मेन रोड टाढीमा रहेको सुप्रिया फुटवेयर कलेक्सनबाट किनेको हो नि। त्यहाँ त आधुनिक डिजाइनका स्वदेशी तथा विदेशी ब्रान्डेड पार्टी सुज, स्पोर्ट सुज, विभिन्न मोडलका कन्भर्स सुजहरू, लेडिज तथा जेन्ट्स सेन्डलहरू र स्कुल बोर्डिङ तथा कलेजका सुजहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। सम्पर्क सुप्रिया फुटवेयर कलेक्सन, रत्नगर 2 मेन रोड टाढी, कर्माचार्य हार्डवेयरको ठिक अगाडि, प्रोप्राइटर झलक नेपाली दुर्गा दुलाल, मोबाइल 9845064002, साथै हाम्रो सेवा टाढी हङकङ बजारमा पनि उपलब्ध छ। उडायो सपना सबै हुरीले, के सपना उडायो हुरीले, के हुनु नि कोरिया जाने सपना, कर्म नगरी फलको आशा गरेर भएन नि मित्र, कोरियन भाषामा पोख्त बने पो कोरिया जान पाइन्छ, टच स्काईमा गए कोरियन भाषामा पोख्त भइन्छ। एक दशक कोरिया बसेर आउनु भएका दक्ष शिक्षकबाट कोरियन भाषा सिकाइने, प्रोजेक्टरको सुविधा सहित अडियो भिजुअल कक्षा सञ्चालन हुने, नमुना प्रश्न पत्रद्वारा हप्तै पछि परीक्षा लिइने, टच स्काई इन्टरनेसनल एजुकेसनमा कोरियन भाषा सिकी कोरिया जाने सपना साकार पार्नुहोस्। सम्पर्क टच स्काई इन्टरनेसनल एजुकेसन, रत्नगर 2 टाढी, ओम साईराम अस्पताल भवनको तेस्रो तल्ला, फोन नम्बर 0556505, मोबाइल 9845075। रेडियो अर्पण 104.5 MHz। स्वागत छ एकैछिनको विश्राम पछिको समयमा, सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz। अनि कार्यक्रम लोक जानकारको व्यवसायमा रहेर लोकसङ्गीतका विविध पाठहरूमाथि हामीले चर्चा गरिरहेका छौँ आजको यो शुक्रबारीय श्रृङ्खलामा। र लोकसङ्गीत के हो, लोकसङ्गीतमा यात्राहरू कसरी अगाडि बढ़िरहेका छन्, यो विषयमा हामीले विश्रामभन्दा अगाडिको समयमा चर्चा गर्यौं भने अहिले यति बेला लोकसङ्गीतमा प्रतिस्पर्धाको विषयमा केही कुरा उठाउँछौँ हामी। नेपालमा लोकसङ्गीत एकदमै सर्वाधिक चलेको विधा पर्छ, ठाउँ अनुसार गाउने भाका फरक छ, लोकगीत गाउने सुन्नेको कमी भने कति पनि छैन। र यो लोकसाङ्गीतिक क्षेत्रमा अझ जति बेलाबाट लोकदोहोरी गीत बजारमा चल्यो त्यति बेलाबाट बिमा कुमारी दुरा चल्न थालिन्। लोक सङ्गीतमा बिमा कुमारी दुरा भन्दा अगाडि पनि धेरै नचलेका भने होइनन्, तर लोकसङ्गीतले त्यति धेरै व्यावसायिकताको रूप लिइसकेको थिएन। हरिदेवी कोइराला लगायतका अन्य धेरै गायिकाहरू पनि त्योभन्दा अगाडि चलेका हुन्, तर बिमा कुमारी दुरा आइसकेपछि एकछत्र रूपमा जुन लोकदोहोरी क्षेत्रले व्यावसायिक रूप लिन थाल्यो र लामो समयसम्म बिमा कुमारी दुराको राज चल्यो दोहोरी क्षेत्रमा। त्यसपछि लक्ष्मी नेउपाने र शर्मिला गुरुङको प्रवेश भएसँगै तीनजना फेरि लोकदोहोरी क्षेत्रमा लोकदोहोरी क्षेत्रका चाहिँ स्टारका रूपमा गनिन थाले र गायिकाको रूपमा तीनजनाले काम पाउन थाले। किनभने त्यति बेला एउटा एल्बममा चारवटा पाँचवटासम्म पनि लोक तथा दोहोरी भाकाहरू हुने गर्दथ्यो, त्यो कारणले गर्दाखेरि सबै गायिकाहरूलाई भाग पुर्याउन पनि सजिलै रह्यो। त्यसपछि 60-62 सालको हारिमा आएर विष्णुबाजी लोकदोहोरी क्षेत्रमा प्रवेश गरिसकेपछि लोकदोहोरी क्षेत्रले एउटा नयाँ मोड लियो र विष्णु माझीको प्रवेशले लक्ष्मी नेउपाने र शर्मिला गुरुङलाई भने पूरै रूपमा ओझेल बनाएको पाइन्छ। विष्णु माझीको प्रतिस्पर्धि लामो समयसम्म बजारमा आएनन्, त्यति बेला नै बिमा कुमारी दुराले लोकदोहोरी क्षेत्रमा सन्यासको घोषणा गरेकी थिइन् र त्यही बेलामा विष्णु माझीको प्रवेश भएको कारणले पनि पछि विष्णुमा जुन बिमा कुमारी दुराले त्यो सन्यास लिएको चाहिँ फिर्ता गरिन्, तर त्यति बेलासम्म अलिकति ढिला भइसकेको थियो। विष्णुमाझी लोकसाङ्गीतिक क्षेत्रमा निकै अगाडि बढिसकेकी थिइन् र पछिका दिनमा जब 64-65 सालतिरको हाराहारीमा आइसकेपछि देवी घरतीले लोकदोहोरी क्षेत्रमा प्रवेश गरेको पाइन्छ र विष्णुमाझी पछि विष्णुमाझीलाई टक्कर दिनका लागि देवी घरती साङ्गीतिक क्षेत्रमा जम्न थालिन् र विष्णुबाजीले पटक पटक आफ्नो पारिश्रमिक बढाउँदै जान थालेपछि भने देवीघरती लोक साङ्गीतिक क्षेत्रमा निर्विकल्प रूपमा देखिन् र त्यस्तै देवीघरती चल्दा चल्दै टिकापुनको प्रवेश भयो। त्यसपछि टिकापुनको प्रवेश भएसँगै पूर्णकला विसी र जुना सिरिस त्यसको करिब दुई वर्ष एक वर्षको हाराहारीमा फेरि नयाँ आवाज बोकेर लोक साङ्गीतिक क्षेत्रमा जुन भित्रिए टिकापुनको बजारलाई पूर्णकला विसी र श्री जुना श्रीले खोज्न थाले र अहिले पनि यी दुई बीच गहिरो टक्कर भएको पाइन्छ। गायिकाहरू एकपछि अर्को प्रतिस्पर्धी भइरहँदाखेरि गायिकाहरूको स्थिति अगाडि सारिरहँदाखेरि गायकहरूको पनि कुरा गरौँ। राजु परियार भन्दा अगाडिका दिनहरूमा लोक जुन सङ्गीतमा निर्विकल्प रूपमा पुरुषोत्तम नेउपाने लगायतका प्रजापति पराजुलीहरू लगायतका स्वरहरू बढी मात्रामा चलेको पाइन्थ्यो र जब राजु परियारको लोक साङ्गीतिक क्षेत्रमा प्रवेश भयो त्यो सँगसँगै नेपाली लोकदोहोरी क्षेत्रले व्यावसायिक धार अपनाउन थाल्यो। नेपाली लोकदोहोरी व्यावसायिक धारमा अगाडि बढ्यो र त्यति बेलामा राजु परियारको लामो समय यो क्षेत्रमा राज भइसकेपछि उनको प्रतिस्पर्धीका रूपमा झुल्किएका गायक हुन् खुमन अधिकारी अनि कुलेन्द्र विश्वकर्मा। राजु परियारको विकल्पको रूपमा यी दुईवटा देखिएका होइनन् तर राजु परियारको अनुपस्थितिमा यी दुईजनालाई भने फाइदा पुगेको मान्न सकिन्छ। पुरुषोत्तम नेउपानेको जस्तै झल्को दिने खुमन अधिकारीको स्वर अनि राजु परियारको जस्तै झल्को दिने कुलेन्द्र विश्वकर्माको स्वर बजारमा निकै चल्यो र बिस्तारै यो जोडी लोकगीतमा पनि जम्यो र आजको दिनसम्म आइपुग्दा पनि यी दुई जोडीलाई फेरि रामजी खाँडद्वारा ठूलो टक्कर रह्यो र पछिल्लो समयमा पनि रामजी खाँडको वर्चस्व लोक तथा दोहोरी क्षेत्रमा एकदमै रहि नै रहेको छ। त्यसैले यहाँ को कसको प्रतिस्पर्धी भनेर छुट्याउनु पनि गाह्रो छ। यद्यपि लोकदोहोरी क्षेत्रमा धेरै गायकहरू भित्रिने क्रम जारी नै छ, धेरै प्रतिभाहरू भित्रिने क्रम जारी नै छ। मैले यहाँनिर केही अगाडि सारे लोकदोहोरी क्षेत्रमा कसले कसलाई प्रतिस्पर्धीको रूपमा हेर्ने यो विषयमा श्रीकुमार छेत्रीद्वारा लेखिएको यो एउटा लेखलाई मैले कार्यक्रम लोकझन्कारमा अगाडि बढाएको थिएँ। आजको लागि कार्यक्रम लोकझन्कारको समय भने सकिएको छ, विदा माग्नुपर्ने हुन्छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। त्यस्तै प्रविधि कक्षबाट सघाउने आत्मीय मित्र राजुलाई धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि लोकझन्कारको व्यवसायबाट विदा चाहन्छु। नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज़।